नानी सन्देश पनि दिन सक्नुहुन्छ र बिचमा हाम्रो राशिले निकै नै मिठो कर्णप्रिय आवाजहरू राख्ने गर्नुहुन्छ। यदि तपाईँ प्रोग्राम जस्ट फर इन्जोयमा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर 0556533332 र 0556533332 दुईवटा लाइन खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर एनजिओमा। र यति बेला भने कार्यक्रमको सुरुवात गर्नुपर्छ एउटा निकै नै मिठो साङ्गीतिक आवाज राखेर भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ। स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसिओमा। र प्रोग्राम जस्ट फर एनसिओमा हामी जस्ट रमाइलो कुराकानी गर्ने गर्दछौँ। तपाईँलाई पनि जस्ट अल्छी लागेको छ भने, बोरिङ भएको छ भने प्रोग्राम जस्ट फर एनसिओमा आउन सक्नुहुन्छ रमाइलो कुराकानी गर्नको लागि। त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर 0556533332 र 0556533332 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ। अनि तपाईँले तपाईँका आफन्तजनलाई सम्झना अनि सन्देश पनि दिन सक्नुहुन्छ प्रोग्रामबाट। र हामी हरेक दिन आउने गर्दछौँ बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजीसम्म आउने गर्दछौँ प्रोग्राम जस्ट फर एनसिओमा। र यति बेला हाम्रो राज्यले इसारा गर्नुभएको छ, कोही मित्र आउनुभएको छ भनेर, आउनुहोस् उहाँलाई स्वागत गरौँ। को आउ हेलो हजुर दिदी नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? चिन्नु भएन र? हजुर चिन्नु भएन र? हाम्रो माडीबाट हो? होइन नि राधा हो म। हजुर म राधा हो। राधा राधा, अनि कस्तो खानै नखाने गरेर बोल्नु भएको अनि काठमाडौँबाट है हजुर अनि खाना खानु भएको छैन क्या खाइसके नि त हो अनि कस्तो खानै नखाँदै बिरामी जस्तो अल्छी पाराले टाउको दुखिरहेछ त्यही भएर टाउको दुखिरहेछ गर्मीले हो त्यस्तै भन्नुपर्छ के कै केही भएर हजुर अनि काठमाडौँतिर कतिको गर्मी छ त गर्मी नै छ भन्नुपर्छ दिदी भित्र बस्दा त ठिकै छ बाहिर निस्किन सकिँदैन गर्मी नै छ भन्नुपर्छ अनि खाना खानुभयो भइसक्यो दिदी अनि के गर्दै हुनुहुन्छ दिनहरू कसरी बिताउँदै हुनुहुन्छ राधाजीले हजुर दिनहरू कसरी बिताउँदै हुनुहुन्छ भनेको यतिकै बस्ने भन्ने बस्ने यतिकै हो खासमा हाम्रो राधाजीले कतिमा पढ्नुहुन्छ रिजल्टको प्रतीक्षामा हो भन्नुपर्छ भनेपछि ट्रुबेलको इक्जाम दिनु भयो हो हजुर ए अनि कस्तो भयो त राम्रै भएछ सानो आएर छ नि दिदी अब हो र राज्य के भयो अलिक सानो आहारे हाम्रो राधाजीले भन्नुभयो सानो आइरहेको छ कि तपाईँको हो र अनि अहिले त अलिक चर्को आएको छ होला नि हो अहिले त अलिक ठुलायो अनि भन्नुहोस् कस्तो भयो एक्जाम राम्रो भएको छ दिदी राम्रो भएको छ ल राम्रो नतिजा आओस् है तपाईँले सोचे जस्तो चाहे जस्तो हजुर अनि यो विधामा चाहिँ के गर्ने योजना अब सोध्दै जाउँ नि अब के हुन्छ अनि चितवनतिर आउनुहुन्न त हजुर चितवनतिर आउनुहुन्न खै थाहा छैन थाहा छैन गर्मी चाहिँ किन आउने होइन पढ्नको लागि जानुभयो काठमाडौँ हजुर अनि भनेपछि पढ्न जानुभएको यो बिदामा त आउनुहुन्छ होला घरतिर आउन त आउँछु दुई चार महिनापछि आउँछु दुई चार महिनापछि आउँदा हामीलाई नि भेट्नु ल हजुर हुन्छ अनि तपाईँको सम्झना सन्देश छ भने दिन सक्नुहुन्छ राधाजी सर्वप्रथम त हजुरलाई हजुर धन्यवाद अनि टेक्निसियनमा रहने राजुलाई विष्णुलाई अरूबाट होल युनिटलाई अनि प्रतीक्षा दिदीको लागि है हजुर अनि मेरो घर परिवारको लागि अनि सुनिता ढकालको लागि र लगायत मलाई राधा भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि हुन्छ राधाजी अन्य प्रोग्राममा आउँदै गर्नुहोला अहिले भने हामी छुट्टिन्छौँ नमस्कार ओके बाई बाई राधा हुनुहुन्थ्यो काठमाडौँबाट निकै नै लामो कुराकानी भयो उहाँसँग तपाईँ पनि यस्तै कुराकानी गर्न चाहनुहुन्छ भने 0056533332 र 0056533333 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ प्रोग्राम जस्ट फर इन्सुईमा र यति बेला भने प्रोग्राम जस्ट फर इन्सुईमा एउटा साङ्गीतिक आवाज राख्नुपर्छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ सुन्दै गर्नुहोला प्रोग्राम जस्ट फर इन्सुई कोही त यति यति यति यति यति राम्री कि मनै कन्ट्रोलै हुँदैन कोही त यति यति यति यति यति राम्री कि मनै कन्ट्रोलै हुँदैन ओ जाने खाने जा यति यति यति यति यति राम्री कि मनै कन्ट्रोल हुँदैन, मुटु कन्ट्रोल हुँदैन, आँखै कन्ट्रोल हुँदैन। रेडियो अर्पण 104.5 MHz प्रसूति तथा स्त्री रोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाँडी रत्नगर पोलिक्लिनिक प्राली तथा रत्नगर मेडिसिन सेन्टर मेन रोड चाँडीमा प्रत्येक शनिबार बिहान 10 बजे वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर श्री प्रसाद अधिकारी आउँदै हुनुहुन्छ। त्यसैले तल्लो पेट दुख्ने, पिसाब पोल्ने, महिनावारी हुँदा अत्याधिक रक्तस्राव हुने, महिनावारी अनियमितता तथा गडबडी, सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ भएको, बाँझोपन, आँख खस्ने, अस्वाभाविक रूपमा गर्भ खेर जाने तथा गर्भवती महिलाको स्वास्थ्य खेर जाने लगायतका समस्याहरूको सफल उपचार गरिने हुँदा सम्बन्धित बिरामीले लाभ लिनुहोला। फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी। फोन नम्बर 0556603141। टाइल्स, सेनेटरी एवं बाथरूम फिटिंग का सामान को लागि मात्र मैनाली हाइड्रोडेन सेनेटरी। हजुर, हामी कहाँ दक्ष टाइल्स मिस्त्री, दक्ष प्लम्बर, टाइल्स सेनेटरी का सामान, बाथरूम का सामान, फलामे पाइप रेलिंग, किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन्छ। हामी कहाँ रोकियो कंपनी को धारो 7 वर्ष को ग्यारेन्टी, पांडा मोटर रिजाल पोलिटैंकी, धारा फिटिंग, पीबीसी पाइप, जीआई पाइप पनि उपलब्ध रहेको जानकारी गराइन्छ। सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी, हिमालयन बैंकको आडैमा, रत्नगर 1 चौराहा चोक चितवन, प्रोप्राइटर लीलानाथ मैनाली, राजेन्द्र मैनाली। मोबाइल 98 550 62 38, 98 450 43 011, 98 450 92 09। पुनश्च हिन्डवेयर धाराको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा। हामी कहाँ टिभी, डिप फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर पाइनुका साथै एलसीडी र एलईडी टिभीहरू पनि उपलब्ध छन्। चौधरी ग्रुपद्वारा वितरित एलजी, तोशिबा, क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ। पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ। सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम, रनपा चौरा चोक चितवन। मोबाइल नम्बर 98 550 62 408, 98 450 43 954। किचनदेखि बेडरुमसम्म स्वदेशी र विदेशी, अफिस अनि घरको लागि फर्निचर पाएसी, सामान पनि सस्तो अनि नाम सस्तो फर्निचर, दङ्ग भाचु म त हजुर हेरी हेरी आफ्नो घर। आमा बुवा, दिदी बहिनी, लौ है दाजु भाइ, सम्झनु सही टाढी चोकको सस्तो फर्निचरलाई। हजुर, पूर्वी चितवनकै ठुलो र एकमात्र विश्वासिलो सस्तो फर्निचर रत्नगर 2 सिनेमा रोड टाढी। प्रोप्राइटर अनिल अधिकारी, मोबाइल 9855562537, कृष्ण प्रसाद अधिकारी, मोबाइल 9855602537, फोन 0656362057। यतातिर छोडी छोडी नजानु है उता, यतातिर छोडी छोडी नजानु है उता, भर्खराको फेसनको पाइन्छ लुगा जुत्ता, मनकामना मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा, मनकामना फ्यान्सी 1000 हाई स्कुल र टाढीको बजारमा। हजुर, हामी कहाँ बोर्डिङ स्कुलका सम्पूर्ण जुत्ता चप्पल ब्याग साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी रेडिमेड कपडाहरू साथै फेसन अनुसार र अर्डर बमोजिम जुत्ता चप्पल कपडाहरू उपलब्ध गराइन्छ तथा स्काई सुज, बी अफ डियर हिल सुज, शिखर सुज, मकालो फुटवेयर र विभिन्न कोरियन र थाइल्यान्ड जुत्ता चप्पलहरू पाइन्छ। सम्पर्क मनकामना फेन्स स्टोर रत्नगर 2 हाई स्कुल रोड टाढी चितवन, फोन नम्बर 0656562357, मोबाइल नम्बर 9845044389, प्रोप्राइटर रमेश लोहानी। ग्रुप ए का लागि पहिलो प्रश्न, चितवन को भरपर्दो विश्वासिलो ट्राभल्स कुन हो? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सही जवाफ। अब दोस्रो प्रश्न, हवाई टिकट, रेल टिकट, अन्तर्राष्ट्रिय कुरियर, मनी चेन्ज, सम्पूर्ण सेवा एकै ठाउँमा कुन ट्राभल्समा रहेको छ? न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सही जवाफ। हो, तपाईँ पनि सम्पूर्ण सेवा र सुविधा भएको ट्राभल्सको खोजीमा हुनुहुन्छ भने सम्झनुहोस्, साथमा विदेशबाट पठाएको भिसा प्रोसेसिङ तथा श्रम स्वीकृतिका लागि सहयोग गरिन्छ, साथै रिकन्फर्म क्यान्सलिङको सुविधा। सम्पर्क न्यू मिमोसा टुर्स एन्ड ट्राभल्स, सौराहा चोक हिमालयन ब्याङ्कको भवन, फोन नम्बर 0556560031, मोबाइल नम्बर 9843540161। टिभीएस कम्पनी का बाइक तथा स्कूटर अब तपाईकी शहर सौरा चोक टाढी में। बेटर पावर, बेटर माइलेज, बेटर इंजिन, बेटर ब्रेकिंग, बेटर राउंड पावर को लागि सम्झनुहोस्। 2011 मा स्कूटर अफ द इयर बाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कूटर। TVS कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाचे आरटीआर 180cc। 2009-2010 बाइक अफ द इयर अवार्ड प्राप्त अपाचे आरटीआर 160cc। साथमा स्टार सिटी 110cc र स्कूटी पेप प्लस पनि। सम्पर्क चितवन टाढी अटोलिङ प्राली, टिभीएस अथोराइज्ड डिलर, रत्नगर 1 सौराह चोक टाढी चितवन, फोन नम्बर 0656562513। पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक, तपाईँको यात्राको भरपर्दो साथी। गयो जिन्दगी, दोस्तै भयो, त कहिले आठ पास नहुने भइस, म कहिले एसएलसी पास नहुने भए। त्यही त यार, अब पढेर काम छैन। छि छि छि छि छि, हेर यी लाछीहरुको कुरो, ठाउँमा गएर पढे पो पास भइन्छ। भरतपुर स्थित आईओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेशन नेटवर्कमा कक्षा 5 पास भई 6, 7, 8 फेल भएका विद्यार्थीहरूलाई कक्षा 8 त्यस्तै कक्षा 8 पास भई 9, 10 तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ। सम्पर्क मेगा एजुकेशन नेटवर्क रत्नगर 1 बकुलहर रोयल क्याफेको माथि, फोन नम्बर 0556563396, मोबाइल 9855062377। साथमा अक्टोबर इन्टेकको लागि जापानिज भाषाको कक्षाहरू पनि सञ्चालन भइरहेको छ। रेडियो अर्पण 104.5 मेगाहर्ज। छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा. तपाईँ यति बेला सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 MHz. त्यस्तै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला तपाईँ सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसीमा. प्राविधिक कक्षमा हुनुहुन्छ मित्र राज, अनि म तपाईँकै आफ्नै मित्र सुजिता छु. र यदि तपाईँ प्रोग्राम जस्ट फर एनजीमा सहभागी भएर जस्ट रमाइलो कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ 0556 363 32 र 0556 363 33. दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ, तपाईँ आउन सक्नुहुन्छ र जस्ट रमाइलो कुराकानी साथमा तपाईँले तपाईँका आफन्तजनलाई केही सन्देश दिन छ भने सन्देश दिन सक्नुहुन्छ अनि सम्झन पनि सक्नुहुन्छ. त्यसैले आउनुहोस्, ढिला नगर्नुहोस् भन्न चाहन्छु. र यति बेला फेरि राज्यले अर्को एउटा साङ्गीतिक आवाजलाई जोड्नुपर्छ भनेर इसारा गर्नुभएको छ. सो आवाजलाई जोड्छौँ अनि हामी फेरि आउनेछौँ. साङ्गीतिक आवाजपछि पुनः स्वागत गर्न चाहन्छु प्रोग्राम जस्ट फर एनसीमा. तपाईँ यति बेला सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसी रेडियो 104.5 MHz. इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि तपाईँ विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको छ प्रोग्राम जस्ट फर एनसीमा. जस्ट फर एनसी हरेक दिन आउने गर्दछ बिहान 11 बजीको अर्पण खबर लगत्तै करिब करिब 12 बजेसम्म. र यति बेला भने हामी प्रोग्राम जस्ट फर एनसीको अन्त्यतिर आइसकेका छौँ. अब भने बिदा माग्नुपर्छ भनेर प्राविधिक कक्षका मित्र राजले इसारा गर्नुभएको छ. बिदा माग्नुपर्छ भनेर रेडियो अर्पण 104.5 मेगाहर्ज त्यस्तै इन्टरनेट लाइनको www.radioarpan.com.np पनि विश्वको जुनसुकै कुनामा रहेर तपाईँ सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र प्रोग्राम जसपाल एनजीमा आज एकजना मित्र मात्र आउनुभयो, राताजी हुनुहुन्थ्यो काठमाडौँबाट, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै फोनको प्रयास गरेर पनि आउन नसक्ने मित्रलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र मेरो आवाज तपाईँको रेडियो सेटसम्म श्रोतासम्म पुर्याउनको लागि प्राविधिक कक्षमा रहेर राज्यले सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै आजको यो प्रोग्राम जसपर एनसीबाट म सुजिता हमाल पनि बिदा हुन्छु। नमस्कार। एकै छिनको खुसी हो यो जीवन सँगै रमाउन, अध्यारो सकिन लाग्यो हामी सँगै रमा